भेटिए पनि फेरि आफै हराउँदो रहेछ, भेटिए पनि फेरि आफै हराउँदो रहेछ, एउटा छोडी अर्कै मन पराउँदो रहेछ, भेटिए पनि फेरि आफै हराउँदो रहेछ, एउटा छोडी अर्कै मन पराउँदो रहेछ, दोबाटोमा भेटिएका चौबाटोमा छुटेपछि, दोबाटोमा भेटिएका चौबाटोमा छुटेपछि, भेटिए पनि फेरि आफै हराउँदो रहेछ, एउटा छोडी अर्कै मन पराउँदो रहेछ, दोबाटोमा भेटिएका चौबाटोमा छुटेपछि फेरि त्यही नाता गाँस्न डराउँदो रहेछ, भेटिए पनि फेरि आफै हराउँदो रहेछ, एउटा छोडी अर्कै मन पराउँदो रहेछ। अरूको प्रगति देख्नै नसक्ने अचम्मको दुनिया हो यो। खुसीका चाहनाहरू एकाएक हत्या गरी कसैको आशालाई निराशामा बदल्न खोजिरहन्छन् यहाँका मान्छेहरू। मसँग त्यस्ता कुनै प्रमाणहरू त छैनन्, तर भावनात्मक नाताहरूमा भएको घातले भने पटक पटक झस्काइरहेको छ मलाई। यो सन्धिखरको सहर साह्रै निष्ठुरी छ बाबै, धेरै रुवाउँछ यसले। जति नै प्रयत्न गरे पनि यहाँका मान्छेहरूको मन पगाल्न निकै गाह्रो छ। स्वार्थीताको विवेचसँगै यहाँका स्वार्थी मान्छेहरू पटक पटक सताइरहन्छन् तिनै गरीबहरूलाई, अनि केही समय झुटो नाटक गरी जिन्दगीभर बेसहारा बनाइदिन्छन्। भिनहरूको माहौलमा आफ्नै मान्छेहरू पनि थाहै नदी बाटो फेरिहाल्छन् यहाँ। सायद प्रत्येक दिनसँगै फेरिएको सहरसँगै मान्छेको मन पनि फेरिरहँदो रहेछ क्यारे। जिन्दगी एउटा यात्रा रहेछ, अनि हरेक सम्बन्धहरू बाटो कटाउने मेसो रहेछन्। दोबाटोमा भेटिएकाहरू चौबाटोमा उसै गरी छुटिँदै जाँदा रहेछन्। यस्तै भिडमा आज आफ्नै प्रेम हराएको छ मेरो, सहरका यिनै बाटोहरूमा। यसरी बाटो फेर्नेहरूलाई बिर्सन नमान्ने यो मन पनि कहाँ निस्वार्थी छ र, यसले पनि पापी सहरले जस्तै सताइरहन्छ हर पटक हर क्षण। मैले कतै सुनेको थिएँ संवेदनशील मान्छे जो न आँसु खसाल्न सक्छ न हाँसु बर्साउन, बरु भित्र भित्रै जलिरहन्छ आफ्नो पुरानो विगतसँगै। मेरो जिन्दगी पनि आज एउटा यस्तै रेगिस्तानको यात्रा जस्तै बनेको छ। आफ्नै मान्छेहरूप्रति पनि विश्वास हराउँदै गएको छ, किनभने सपनाहरूको किनबेच हुने यो सहरमा कसैको सपनालाई लुटेर क्षणभरमै बेचिहाल्छन् मान्छेहरू भन्ने कुरा राम्रोसँग बुझेको छु मैले। यहाँका हरेक साइनोहरूमा स्वार्थ मिसिएको छ। पैसाको निम्ति नाताहरू टुटाउने र छुटाउने त सामान्य कुरा भइसक्यो यहाँ, र त आफैलाई बेच्न समेत तम्सिन्छ मान्छे। त्यति बेला आफ्नै अस्तित्व बिर्सेर पैसाको पछाडि दौडिरहेको हुन्छौ। जब चिन्छ आफूलाई तब जलिरहन्छ त्यही पश्चातापको आगोमा, हौ जलिरहन्छ त्यही पश्चातापको आगोमा। एउटाको सपनालाई अर्कैले किन्ने रहेछन्, प्रेम छ एउटासँग अन्तै नाता सिन्ने रहेछन्। एउटाको सपनालाई अर्कैले किन्ने रहेछन्, प्रेम छ एउटासँग अन्तै नाता सिन्ने रहेछन्। मान्छेका चाहनाहरू एकाएक बढ्दै जाँदा कसैको आँखा छली कसैसँग हिँड्ने रहेछन्, कसैको आँखा छली कसैसँग हिँड्ने रहेछन्। किन बेच हुन्छ छु भन्नु केवल रहर हो प्रिया यो माया हराएको सहर हो प्रिया। आज तिमीसँग केही कुरा सोध्न मन लागेको छ मलाई, एकहोरो सोध्दैछु म प्रश्नहरू, तर जति नै प्रयत्न गरे पनि उत्तरहरू भने पाउन सकिरहेको छैन। प्रेममा प्रश्न हुन्छ तर उत्तर हुँदैन भन्ने सुनेथे, सायद त्यसैले होला प्रेमको ठूलो अपराध पनि बेजवाब भइरहेछ आज। त्यसैले त मान्छेहरू जोड दिँदै जान्छन् अनि आँसुहरूले रुचाइरहन्छन्। फेरि पनि आफू निर्दोष भएको शब्द प्रमाणहरू पेश गर्दै पानी माथिको ओभानो बन्न पुग्छन्। तिमीले पनि आफू निर्दोष भएको नक्कली प्रमाणहरू जुटाएर निकै सरल तवरले प्रस्तुत भएकी थियौ मसँग। फेरि मैले भने थाहा हुँदा हुँदै पनि तिमीलाई विश्वास गर्न पुगेछु। त्यसैले त आज त्यही विश्वासले जलाएको शरीरमा आफ्नो अस्तित्व खोजिरहेछु म। तर ढुक्क हुनु, तिमी कहिले दोषी ठहरिने छैनौ। बरु आफ्नै नजरलाई दोषी ठान्दै तिमीले दिएका यिनै महँगा यादहरूसँगै बाँच्ने प्रयास गर्नेछु म। फेरि तिम्रा यादहरू बिना मेरो जीवन पनि त सम्भव छैन। तिम्रो तलतल मेटाउने साथी भन्नु नै यिनै यादहरू त हुन् मसँग बाँकी भएका। त्यसैले तिमी सधैँ मेरो साथमा हुनै पर्छ भन्ने ढिपी पनि गर्ने छैन म। जिन्दगी हो, आफूले सोचे जस्तो कहाँ हुन्छ र मेरा चाहनाहरूमा तिम्रा इच्छाहरू हराउन सक्छन्। त्यसैले तिमी खुसी भएको सुन्न पाऊ, बस यति भइपुग्छ मलाई। किनकि एउटा जिन्दगी बिताउनको लागि तिम्रा यादहरू नै काफी छन् मसँग। आजभोलि किन हो तिम्रो निकै याद आइरहेछ। पृथ्वी गोलो छ भन्छन्, कुनै दिन भेट पाइएछ भने तिमीलाई छुन नसके पनि रुन त सकुला नि म। हौ, त्यही दिनको प्रतीक्षामा छु। जिन्दगी यस्तै रहेछ, सब इच्छा विपरीत। म सोचिरहे यात्रामा कसैले पनि धोका दिँदैनन्, तर तिमी निष्ठुरी भयो या बाटोको मोड नै निष्ठुरी भयो मैले छुट्याउन सकिनँ। स्वार्थी मान्छेहरू जस्तै बाटोको मोड पनि साह्रै निर्दय छ मलाई थाहा छ। दुई बीचको सम्बन्धलाई क्षण परमै छुटाइदिइहाल्छ यसले। त्यसले काहीँ यस्तो लाग्छ, यी बाटोका मोडहरू बाटो कटाउनको लागि भन्दा पनि मान्छेहरू छुटाउनको लागि बनाइएको हो। यस्तै विश्वासको पर्दाफासमा लागिरहेछु आज म। पीडाहरूमा रेटिएर पनि जसोतसो आफू जीवित भएको प्रमाण संसारलाई देखाइरहेको छु। आज बल्ल बुझ्दैछु यो सहरलाई, यहाँ झुटो माया गर्नेहरू होइन सासु माया गर्नेहरू पो बदनामी हुँदा रहेछन्। सपनाहरू देखाएर बार बार खुसीहरूलाई धोकाको चुडेसीमा रेटिरहन सिपालु भएछन् मान्छेहरू। जब आफ्नो स्वार्थ पूरा गर्छन् अनि निकै टाढा जान्छन् कहिल्यै नफर्किने गरे। आफ्नै मान्छे पनि यहाँ बैमान हुन सक्छन्, केही समय नाटक गरी सँगै रुन सक्छन्। आफ्नै मान्छे पनि यहाँ बैमान हुन सक्छन्, केही समय नाटक गरी सँगै रुन सक्छन्। स्वार्थ पूरा भएपछि जान्छन् एकातिर, आखिरीमा जिन्दगीमा कोही नहुन सक्छन्। आखिरीमा जिन्दगीमा कोही नहुन सक्छन्। जोखो माया गर्ने पनि बदनाम हुन्छन् यहाँ, बदनाम हुन्छन् यहाँ। म भन्छु यो स्वार्थी नगर हो प्रिया, यो माया हराएको सहर हो। थाहा छैन कसले मलाई जोड दिएर गयो, सुम्पिएको मुटु पनि फिर्ता लिएर गयो। आउँदाखेरि रित्तै आयो, बाघ रहेछ त्यो त, जाँदाखेरि मेरो सारा रगत पिएर गयो। जब प्रेमले तपाईँको चिहान खनेर आउँछ, आफ्नै मान्छेले मलाई बिर्सनु भनेर आउँछ, हौ त्यति बेला सुन्नुहोस् अनि सुनाइदिनुहोस् कसैलाई, नमेटिने याद सबको साथी भनेर आउँछ। सँगै हिँड्दा हिँड्दै हराएको तपाईँ, हराएपछि पनि फेरि भेटिएको तपाईँ, अनि कतै कतै साई भेटिनु भन्दा पहिले नै साइनो मेटिएको तपाईँ, सबै सबैलाई नमस्कार। म महेश भूषाल। बैमानी मान्छेहरूको पर्दाफास गर्नको लागि आज फेरि प्रेम तस्करहरूको खोजी गर्दै आइपुगे सारथी लक्ष्मण घिमिरेसँगै। जो जान्छ त्यो फर्केर आउँदैन, कहिले पनि चौतारीमा पर्खेर आउँदैन, यस्तै छ नियम हजुर, जबरजस्ती मान्नै पर्ने, याद राख्नुहोस् आँसु कहिले दर्केर आउँदैन। नमस्कार, सुस्वागतम। कार्यक्रम नमेट्ने यादको फेरि अर्को नवीनतम बसाई बस्नको निम्ति हामी आइपुगेका छौं। कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबैप्रति म एकदम आभारी छु। रेडियो देउराली अर्घाखाँचीको उत्पादनमा तपाईँ यो कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। र हामी रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट बोलिरहेका छौँ, तपाईँको घर घरमा हाम्रो आवाज पुर्याइरहेका छौँ। सधैँका श्रृङ्खलाहरू जस्तै यतिखेर प्रविधिमा हुनुहुन्छ मेरो आत्मीय मित्र प्राविधिक साथी लक्ष्मण घिमिरे, अनि यो सिसा वारीपट्टि आवाजमा छु म महेश भूषाल। र कर्मश खुड्किलाहरू चल्ने क्रममा आज हामी कार्यक्रम नमेटिने यादको 51 श्रृङ्खलामा जुटिरहेका छौँ। कुराहरू सबै पुराना हुन्, सधैँका श्रृङ्खलाहरू जस्तै आज पनि एउटा प्रेमसँग सम्बन्धित विषयमा कुराकानी गर्नु छ। कार्यक्रमको फेसबुक पेज www.facebook.com/deuralinamitineyadma प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचना, गजल अथवा मुक्तकहरू वाचन गर्नु छ। त्यसै गरी तपाईँका साहित्यिक रचना तपाईँकी आवाजमा सुन्नु छ, सँगै जवाब फर्काउने प्रयास पनि गर्नु छ। समग्रमा यसरी नै आजको कार्यक्रम पृथक हुनेछ। 077-4321 को यो नम्बर हामीले खुला गरिसकेका छौँ, तपाईँ आउन सक्नुहुनेछ र तपाईँ आइरहँदा गजल अथवा मुक्तकहरू मात्रै लिएर आइदिनुहोला। तयारी नभएको साथीले अरू साथीलाई पारो दिनुहोला। कति साथीहरू आउनुहुन्छ, बिजैमा सुटिनुहुन्छ, फोन राख्नुहुन्छ, सायद फोनको डिस्टर्ब पनि हुनसक्छ मैले यहाँनिर भने, तयारी भएको साथीले मात्रै ट्राई गरिदिनुहोला। मैले केही अघिका श्रृङ्खलामा पनि भनेको थिएँ, तपाईँको प्रस्तुति कसैलाई सुनाउनको लागि मात्रै रहने छैन, जित्नको लागि पनि रहनेछ। यो हप्ता फोन सम्पर्कमा आएर साथी रचना वाचन गर्ने तपाईँमध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ, र विजेता साथीले पाउनुहुनेछ एनटिसी गुरु साई प्रापरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जुन सन्धिखरको छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँबाट वाइफाई सेवा सुचारू भइरहेको छ। यदि तपाईँको वाइफाई नेटवर्कमा उमेश कनेक्सन यदि भेट आउँछ भने सुख महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। जहाँको प्रोपराइटर हुनुहुन्छ उमेश गैरी, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98010-61-036। त्यसै गरी तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ भने पनि नआत्तिनुहोस्, तपाईँको लागि पनि एउटा अफर लिएर आएका छौँ हामीले। तपाईँ साहित्य क्षेत्रबाट पर रहेको साथी अथवा कार्यक्रममा फोन नलाग्ने साथीले हामीलाई जानकारी गराइदिनुहोस्। 98075-83-383 आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, LISTN लिसन टाइप गर्नुहोस्, एक स्पेस सुन्नुहोस्, अनि आफ्नो नाम र पूरा ठेगाना लेखी 98075-83-383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुनेछ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिवर्नासु सेन्टर, जुन सन्धिखरको छ ब्याङ्क रोड, एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कौशिका नेपाली। त्यसै गरी अर्को संस्था रहेको छ एलपी मासु पसल, जुन सन्धिखरको छ शान्ति बगैँचामा अवस्थित छ, जहाँ ताजा माछा तथा मासु सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै खसी बोका खरिद बिक्री गर्नु परेमा पनि तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। जहाँको प्रोप्राइटर हुनुहुन्छ पूरण वर्मा, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98-570-61-467 र 077-420-400। यहाँको कन्ट्याक्ट नम्बर मैले वाचन गरिसकेको छु। कार्यक्रम नमेटिने यादको 51 श्रृङ्खलामा हुनुहुन्छ तपाईँ। प्रेमका विभिन्न विषयमा रहेर छलफल गर्ने क्रममा आज मैले लिएर आएको विषय यो रहेको छ कि प्रेममा पैसाले कस्तो प्रभाव पार्छ। आजभोलिका अधिकांश प्रेम सम्बन्धहरू टुङ्गिने एउटा महत्त्वपूर्ण साधन भनेको पैसा हो भनेर तपाईँ हामीले सुन्छौँ। पैसाले गर्दा प्रेम टुङ्गियो भन्ने धेरैतिर कुरा आइरहेको छ, आखिर त्यही पैसाको प्रभाव कस्तो रहन्छ प्रेममा, यो विषय छ आज हामीसँग, हामीले लिएर आएका छौँ आज। कोही हुनुहुन्छ फोन सम्पर्कमा, उहाँसँगै कुराकानी गर्छु अनि आजको विषयतर्फ जानेछु। हेलो, हजुर नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? पालीबाट को भन्नुभयो? अन्जुजी है। के गर्दै हुनुहुन्छ अर्घ्य खाँचीको पालीमा रहेर अन्जुजीले? बसिरहनु भएको छ। अनि कार्यक्रम सुनिरहनु भएको छ? अनि के छ तपाईँको आजको प्रस्तुति? हुन्छ, सुरुवात गर्नुहोस्। आफ्नो मन आफैले नै हाँसेर के गर्नु, यो जिन्दगी काटेर के गर्नु, आँखा भरि आँसुका हारहरू लगाएर बाहिर मात्रै बाध्यतामा हाँसेर के गर्नु, उल्लासपूर्ण रङ्गमञ्च भए पो राम्रो हुन्थ्यो, एकान्तमा एक्लै एक्लै नाचेर के गर्नु, चैत्र मासको डडेलोले बन खाए सरी जाने जाने आफ्नै जीवन मासेर के गर्नु, आँसु झारेर समस्या समाधान हुँदैन, रुनै मान्छे कहिल्यै बलवान हुँदैन। आँसु झारेर समस्या समाधान हुँदैन, रुनै मान्छे कहिल्यै बलवान हुँदैन, आएका सबै एक दिन अवश्य जानेछन्, आएका सबै एक दिन अवश्य जानेछन्, याद गर्नुहोस् गल्ती जाना जान हुँदैन, आँसु झारेर समस्या कहिल्यै समाधान हुँदैन, रुनै मान्छे कहिल्यै बलवान हुँदैन। अञ्जुजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। अञ्जुजी हुनुहुन्थ्यो पालीबाट। पालो तपाईँको डायल गर्नु 077-42-381 बाटो, यो नम्बर हामीले कुरा गरेका छौँ। पैसा यो शब्द सुन्दा महादेवका त त्रिनेत्र खुल्छन् भने हामी त साधारण मान्छे भन्ने उखान हामीले सुन्दै आइरहेका छौं। संसार त पैसाको पछाडि दौडिरहेछ भने जाँबो प्रेम त के हो र? मान्छेहरू धेरै दार्शनिक कुरा गर्छन्। अहिले म भर्खर कार्यक्रम चलाउन आउँदै गर्दा तपाईँ प्रेम रोज्नुहुन्छ या पैसा भनेर सोधेको थिएँ मैले एकजनालाई। मेरो प्रश्नको प्रतिउत्तरमा निकै दार्शनिक हुँदै भनेको थियो उसले मलाई पैसा होइन प्रेम चाहिन्छ भनेर। अहिले यो प्रश्न मैले यहाँनिर राखे भने पनि धेरैले पैसाभन्दा प्रेम नै ठूलो हो भन्ने तर्क प्रस्तुत गर्नुहुन्छ। फेरि पनि मान्छे प्रेमलाई छोडेर पैसाको पछाडि किन दौडिरहेछ होला? यो प्रश्नलाई मनोवैज्ञानिक रूपले अध्ययन गर्दा मान्छेले जे बोल्छ त्यो कदापि गर्दैन र जे गर्छ त्यो कदापि बोल्दैन। यही विचारसँग सहमत हुन पुग्छु म। खै थाहा छैन, नेताहरूले हामीलाई यस्तो सिकाए कि हामीले नेताहरूलाई सिकायौं। बडो गम्भीर प्रश्नले उसै गरी गजगजी आइरहेछ मलाई। संसार किन्न सक्ने त्यो सामर्थ्य भेटाउँदा हामीले कागजलाई पनि कति पूजा गर्छौं है? कति तमसुकहरू लेखिए, कति बैंकहरू खोलिए यही पैसालाई उचित स्थान दिनको लागि। र पनि प्रेमीहरू भन्दैछन् हामीलाई पैसा चाहिँदैन, चोखो प्रेम भए पुग्छ। मुटु भएपछि अनि रगत भएपछि बिग्रेको मन नयाँ भाषा मर्मत भएपछि, मुटु भएपछि अनि रगत भएपछि बिग्रेको मन नयाँ भाषा मर्मत भएपछि, मैले त्यति बेला मात्रै हार स्वीकार गरेको हुँ मेरो विरुद्धमा सारा जगत भएपछि, मेरो विरुद्धमा सारा जगत भएपछि। गंगा सागर खड्का खाँसीकोट 9 अर्घा खाँसी हाल बिरानो मुलुक लेख्नुहुन्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हेलो, नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कार्यक्रममा दोस्रो पटक तपाईँको सहभागिता। अवश्य पनि। के गर्दै हुनुहुन्छ प्युठानमा रहेर? मैले त्यस्तो केही पनि। प्युठानको वातावरण कस्तो छ बताउनुहोस् न। जे होस्, प्युठानको वातावरण भन्नु पर्दा चाहिँ पानी परिरहेको छ होइन? ए, पानी आइरहेछ है? एकदम झरी लागिरहेछ। तपाईँले गजल लेख्नु भएछ, भर्खर लेख्नु भा, साहित्यिक रचना लिएर आउनु भा हो या पहिले नै लेख्या? मैले चाहिँ पहिले नै लेखेको हो होइन। अनि के छ तपाईँको आजको प्रस्तुति? मुक्तक हो। हुन्छ, सुरुवात गर्नुहोस्। हरेक पलमा तिमीलाई सम्झे रुने बनायो, रुदा रुदै तिम्रो तस्विर छुने बनायो, हरेक पलमा तिमीलाई सम्झे रुने बनायो, रुदा रुदै तिम्रो तस्विर छुने बनायो, मेरो मायालाई घृणा गरे टाढा टाढा सरे पनि, मेरो मायालाई घृणा गरे टाढा टाढा सरे पनि, तिम्रै यादमा टर्फी पागल हुने बनायो, हरेक पलमा तिमीलाई सम्झे रुने बनायो, रुदा रुदै तिम्रो तस्विर छुने बनायो। के गर्ने यस्तै नियम, रोजे पनि छोड्नै पर्छ, रात दिन दुःख गरी खोजे पनि छोड्नै पर्छ। के गर्ने यस्तै नियम, रोजे पनि छोड्नै पर्छ, रात दिन दुःख गरी खोजे पनि छोड्नै पर्छ, टाढा पाइन्छ जब चटक्कै बोल्नुपर्ने, टाढा पाइन्छ जब चटक्कै बोल्नुपर्ने, सँगै छँदा जति आफ्नो सोचे पनि छोड्नै पर्छ। के गर्ने यस्तै नियम, रोजे पनि छोड्नै पर्छ, के गर्ने यस्तै नियम, रोजे पनि छोड्नै पर्छ। तुलसाजी सुटिन्छ, नमस्कार। तुलसाजी हुनुहुन्थ्यो प्युठानबाट। पालो तपाईँको डायल गर्नु 077-32-381 को बाटो, यो नम्बर हामीले खुला गरिसकेका छौँ। हौ, मलाई थाहा छ तपाईँ बाँच्नको लागि प्रेम चाहिन्छ, तर पृथ्वीमा जन्म लिने बित्तिकै बाहिरी मान्छेको प्रेमको आवश्यकता कदापि पर्दैन हामीलाई, किनकि हामीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनको लागि भगवानले माता र पिता दिएको छ, तर हामी भने तिनै भगवानलाई बिर्सेर कहाँ हो कहाँको मान्छेलाई सम्झिरहेका हुन्छौं, यति पागल हुन्छौं कि उसको लागि सबथोक त्याग्न समेत पछि पर्दैनौं। जब एक दिन त्यो प्रेमको भाइरस मर्छ, तब बल्ल थाहा हुन्छ हाम्रो पुरानो विगत आफूलाई। एक दिन मेरो हजुरबुबाले भन्नुभएको थियो, मान्छेको बुद्धि पछि आउँछ भनेर भन्नुभएको थियो। हो, यही बुद्धिले, यही वाक्यले मलाई आज डोराइरहेछ। मैले केही अघिल्ला श्रृङ्खलामा भनेको थिएँ, यसरी जिन्दगी बाँसिँदै जाँदा कतिपटक यही जिन्दगी पनि डामाडोल जस्तो भइदिन्छ, एउटा यस्तो डामाडोल जसले दायाँ बायाँ चारैतिर पैसा मात्रै देख्छ। सम्बन्ध हाम्रो घनिष्ठ किन पीरलाई सोध्दैछु, सधैँ ठक्कर दिन्छस् किन तकदिरलाई सोध्दैछु। सम्बन्ध हाम्रो घनिष्ठ किन पीरलाई सोध्दैछु, सधैँ ठक्कर दिन्छस् किन तकदिरलाई सोध्दैछु। सम्झना आउँछ तिम्रो तस्विर अंगाल्छु अनि रुन्छु, सम्झना आउँछ तिम्रो तस्विर अंगाल्छु अनि रुन्छु, रुन मात्रै पार्छस् किन तस्विरलाई सोध्दैछु, रुन मात्रै पार्छस् किन तस्विरलाई सोध्दैछु। जीवन आचार्य सूर्य पुरा तीन रूपन्देहीका साथीको मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए, प्युठानको पकलादेखि म राज श्रेष्ठ। राजजी प्युठानबाट है? हजुर। सन्चै हुनुहुन्छ राजजी? हजुर सम्झैछु, तपाईँ हामी पनि सन्चै छौँ। के गर्दै हुनुहुन्छ प्युठानमा? ए, 11 इक्जाम दिएर 12 पढ्दैछु। टुवेल्भ रनिङ है? हजुर। कस्तो छ तपाईँको पढाइ? ठिकै छ, जे सन्तोषजनक छ। हाम्रो शुभकामना, अझै अगाडि बढाउँदै जानु होला पढाइलाई। अनि के छ तपाईँको आजको प्रस्तुति? गजल। हुन्छ, सुरुवात गर्नुहोस्। ल ल, हुन्छ। तिम्रो मेरो जिन्दगीको कहानी नमिलेर हो, तिम्रो मेरो जिन्दगीको कहानी नमिलेर हो, तिमीले गर्ने मैले गर्ने बानी नमिलेर हो त्यही भएर हो हाम्रो प्रेम टुक्रिएको, तिम्रो धनको मेरो मनको जिन्दगानी नमिलेर हो, तिमीले गर्ने मैले गर्ने बानी नमिलेर हो। तिमी धनको मान्छे म मनको मान्छे, तिमी धनको मान्छे म मनको मान्छे, तिमीले खाने पेप्सी मेरो पानी नमिलेर हो, तिम्रो धनको मेरो मनको जिन्दगानी नमिलेर हो। सुनै सुनको महलामा राख्न नसकेपछि, सुनै सुनको महलामा राख्न नसकेपछि, मलाई छोडेको पैसा आउने खानी नमिलेर हो, तिमीले खाने पेप्सी मेरो पानी नमिलेर हो, तिम्रो मेरो जिन्दगीको कहानी नमिलेर हो, तिमीले गर्ने मैले गर्ने बानी नमिलेर हो। धोका दिनेको व्यापार बढेको छ, अनजान व्यक्तिसँग प्यार बढेको छ। धोका दिनेको व्यापार बढेको छ, अनजान व्यक्तिसँग प्यार बढेको छ। हतियार बोकेर सिकारी डुलिरहेछन्, हतियार बोकेर सिकारी डुलिरहेछन्, बजारमा प्रेमको सिकार बढेको छ। धोका दिनेको व्यापार बढेको छ, अनजान व्यक्तिसँग प्यार बढेको छ। राजी छुटिन्छौ, नमस्कार। राजी हुनुहुन्थ्यो प्युठानबाट। पालो तपाईँको डायल गर्नु 077-32-381 को बाटो, यो नम्बर हामीले खुला गरिसकेका छौँ। जिन्दगीको कुनै मोडमा प्यार गरियो, जानी होस् या नजानी बार बार गरियो। जिन्दगीको कुनै मोडमा प्यार गरियो, जानी होस् या नजानी बार बार गरियो। चोखो मायाको उपहार घात पाइयो जब, चोखो मायाको उपहार घात पाइयो जब, अनि आफैले आफ्नो मायाको संहार गरियो। जिन्दगीको कुनै मोडमा प्यार गरियो, जानी होस् या नजानी बार बार गरियो। शिला आचार्य डिहीडाँडा अर्घा खाँसी हाल बुटवलका साथीको मुक्तक। अर्को मुक्तक रहेको छ कविता आचार्य खाँसीकोट पाँच डिहीडाँडा अर्घा खाँसीका साथीको। नशाको जस्तै लत हुन्छ नमेटिने याद, चोटै चोटको खत हुन्छ नमेटिने याद। नशाको जस्तै लत हुन्छ नमेटिने याद, चोटै चोटको खत हुन्छ नमेटिने याद। सुन्नुहोस् अनि सुनाउनुहोस् तपाईँले पनि, सुन्नुहोस् अनि सुनाउनुहोस् तपाईँले पनि, सुख दुःखको विगत हुन्छ नमेटिने याद। नशाको जस्तै लत हुन्छ नमेटिने याद, चोटै चोटको खत हुन्छ नमेटिने। कविता आचार्य खाँसीकोट पाँच देवीडाँडा अर्घाजीको साथी। म अर्को मुक्तक पनि यहाँनिर वाचन गर्छु। चिरन थापा चिरु खेलजी अर्घा खाँसी हाल जयपुर इन्डियाका साथीको। चोट पाएर जिन्दगीमा बाँच्नु बेकार छ, त्यो हाँसो त देखावट हो हाँस्नु बेकार छ। चोट पाएर जिन्दगीमा बाँच्नु बेकार छ, त्यो हाँसो त देखावट हो हाँस्नु बेकार छ। कोही कसैको लागि पनि हुँदैन जिन्दगीमा, कोही कसैको लागि पनि हुँदैन जिन्दगीमा, मेरो मान्छे हो भन्दै नाच्नु बेकार छ। चोट पाएर जिन्दगीमा बाँच्नु बेकार छ, मेरो मान्छे हो भन्दै नाच्नु बेकार छ। निकै मन छुने गरी लेख्नुभयो चिरन थापा चिरु खिलजी अर्घा खाँसी हाल जयपुर इन्डियाको साथी। उहाँले भने जस्तै कोही कसैको लागि पनि हुँदैन जिन्दगीमा। तपाईँले सोचिरहनु भएको छ मेरा आफन्त छन्, मेरा साथी छन्, तर तिनीहरू सुखका साथी हुन्, दुःखका साथी होइनन्। यो कुरा तपाईँले मनन गर्नुहुनेछ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कमलाजी नुवाकोटबाट है। कार्यक्रममा पहिलो पटक तपाईँको सहभागिता। अनि के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। कोही हुनुहुन्थ्यो फोन सम्पर्कमा, सायद फोन सम्पर्क टुटेको छ उहाँसँग। साहित्यिक रचना लिएर आउनुहोस् तपाईँ, हामीले आग्रह गरिरहेका छौँ। 077424381 यो बाटो हामीले खुला गरिरहेका छौँ। हामी अधिकांशले पक्कै पनि मुना र मदनको प्रेम कथा पढेका छौँ। हुन त त्यो कथा काल्पनिक होला, तर पनि सत्य कुरा बोलेको छ यसले। थाहा छ मुना र मदनको सुखो प्रेममा पनि पैसा बाधा बनेर आएको थियो। एक दिन जब त्यो प्रेमले भोक मेटाउन सकेन, जब त्यो प्रेमले खुसी किन्न सकेन, तब मदन विदेशिएको सत्य तथ्य घटना प्रस्तुत गरिएको छ त्यसमा। अब सबै प्रेम जोडीहरूले एकपटक सोच्नुहोस्, मुना र मदनको जस्तो निश्चल प्रेममा त पैसाले उस्तै भूमिका खेल्यो, र यही पैसाले नै गर्दा उनीहरूको प्रेम लथालिङ्ग भयो भने तपाईँ र मैले गरेको प्रेम त पैसाको एक चुड्कीमै हराउँछ। त्यसैले म मान्दिनँ प्रेमलाई। जिन्दगीमा प्रेम एकपटक र एउटालाई गरिन्छ, त्यो हो विवाह। प्रेम गर्नेहरूले मात्रै विवाह गर्छन् भन्ने पनि होइन, फेरि सबैको निश्चित समय हुन्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, यो कुरालाई म एकैछिनपछि जोड्नेछु। हेलो, हेलो हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमजी बाँकीबाट है। के गर्दै हुनुहुन्छ पदमजीले बाँकीमा रहेर? के गर्दै हुनुहुन्छ? म यतिकै बस्ने। बसिरहनु भएको छ? हजुर। तपाईँको प्रस्तुति के छ आजको? आजको गजल छ। हुन्छ सुरुवात गर्नुहोस्। मन अन्तै मुखे त दिएर पो के भो, मन अन्तै मुखे त दिएर पो के भो, भगत सुर्ताली थिएर पो के भो, मन अन्तै मुखे त दिएर पो के भो। मेरो चाना होइन क्यारे तिमीसँग छुट्टिनलाई, मेरो चाना होइन क्यारे तिमीसँग छुट्टिनलाई, रात दिन हाँसु बगाई दिएर पो के भो, भगत्य सुर्ताली खिएर पो के भो। देवता पनि खेल्छन् अरे पिरतीको खेल, देवता पनि खेल्छन् अरे पिरतीको खेल, हारेपछि पुरस्कार लिएर पो के भो, रात दिन हाँसु बगाई जिएर पो के भो। एकचोटि आउँछ भन्थे, एकचोटि आउँछ भन्थे, सब चिजको पालो नाच पनि मौका बिना, पिएर पो के भो, हारेपछि पुरस्कार लिएर पो के भो, रात दिन हाँसु बगाई जिएर पो के भो, भगतको सुर्ता लिखेर पो के भो, मन अन्तै मुखे त दिएर पो के भो। हजुर यति नै। प्रेम छुटे छुट्न दिनुहोस् चिन्ता लिनुहुन्न, बरु तपाईँले कसैलाई धोका दिनुहुन्न। प्रेम छुटे छुट्न दिनु चिन्ता लिनुहुन्न, बरु तपाईँले कसैलाई धोका दिनुहुन्न, चिन्तै चिन्ताले जीवन पासो बनाइदिन्छ, चिन्तै चिन्ताले जीवन पासो बनाइदिन्छ, सधैँ रुवाउने त्यस्तो मान्छे कहिले सम्झिनुहुन्न, प्रेम छुटे छुट्न दिनुहोस् चिन्ता लिनुहुन्न, बरु तपाईँले कसैलाई धोका दिनुहुन्न। पदमजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ, केही कुराहरू बताउनेछ आजको विषयमा। मैले भन्दै थिएँ सबैको निश्चित समय हुन्छ, प्रेम गर्नेहरूले मात्र विवाह गर्छन् भन्ने पनि होइन, सबैको निश्चित समय हुन्छ, एउटा समय हुन्छ, किन यसरी आत्तिनुहुन्छ प्रेम गर्न? मिठो जिन्दगीमा एउटा नमेटिने दाग लगाउन किन चाहनुहुन्छ तपाईँ? प्रेम गरेर पैसा कमाउन होइन, पहिला पैसा कमाएर प्रेम गर्न सिक्नुहोस्, अनि पो बल्ल दुवैको कदर हुन सक्छ। कतै यस्तो सुन्न नपरोस् आफूसँग भएको प्रेम बेचेर पैसा कमाउने स्थिति नआओस्, आखिर आफूसँग पैसा नभएर न हो प्रेमलाई बेच्नुपर्ने, पहिले नै पैसा छ भने किन बेचिरहनु पर्थ्यो र प्रेम? त्यसैले पनि पैसा कमाएर प्रेम गर्ने साहस गर्नुपर्छ। शाहजहाँले मुमताजको मायामा ताजमहल बनाए जस्तै सपनीमा प्रेमको घर बनाएर सुस्ताउने गल्ती गर्नु हुँदैन कहिले पनि, आखिर कुखुरा पनि पन्छी हो भन्दैमा त्यो आकाशमा उड्न कहाँ सक्छ र? जिन्दगी अनुभवहरूको श्रृङ्खला हो, हामी बाँचुन्जेल अनेकन अनुभवहरू सङ्घालिरहेका हुन्छौं, तिनै अनुभवहरू सङ्घाल्दा सङ्घाल्दै कतिपटक जिन्दगी भ्रम जस्तो भइदिन्छ, एउटा यस्तो भ्रम जसलाई साँच्चीकै जस्तो सोचेर रमाइरहेका हुन्छौं हामी। त्यसैले सपना देखेकै भरमा प्रेमको घर बनाउने त्यो प्रयास गर्नु हुँदैन कहिले पनि, किनकि सपना मात्र एउटा सपना हो, त्यो विपनामा कहिल्यै आउन सक्दैन। तपाईँ आजको विषयको बारेमा केही जानकारी लिनुभयो, तपाईँले प्रेममा पैसाले कस्तो प्रभाव पार्छ? एउटा मुक्तक बाँकी छ, म एउटा मुक्तक वाचन गर्छु अनि एसएमएस लाइनको यो रिजल्टतर्फ जानेछु। मुक्तक पठाउने साथी हुनुहुन्छ सुगम श्याम सोय जीसी, मैदाना पाँच अर्घाखाँची, हाल बुटबल रूपन्देहीका साथीको। दुःख पीड़ा आँसुहरू समेटिरहेछु, म यो यथार्थ कहानी लेखिरहेछु, दुःख पीड़ा आँसुहरू समेटिरहेछु, म यो यथार्थ कहानी लेखिरहेछु, उद्देश्य पूरा गर्न सपना देख्नै पर्छ भन्थे, उद्देश्य पूरा गर्न सपना देख्नै पर्छ भन्थे, तिम्रै हुने सपना अझै देखिरहेछु, दुःख पीड़ा आँसुहरू समेटिरहेछु, म यो यथार्थ कहानी लेखिरहेछु। सुगम श्यामसे जीसी, मैदान पाँच अर्घाखाँसी, हाल बुटबल रूपन्देहीका साथीको। र अब चाहिँ हामी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्नु पनि हुन्छ। तपाईँलाई भनिरहेका छौँ मोबाइलको मेसेज बक्समा जानुहोस्, यसलाई एसटिएन लिसन टाइप गर्नुहोस्, एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना देखि 9805783383 एसएमएस गर्नुहोस्। एसएमएस चेन्ज गरे बापत दुईजना साथीले पाउनुहुनेछ एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ एलपी मासु पसल र डिभर्ना सु सेन्टर। तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमिटिने याद, हामी एकैछिनपछि आउनेछौँ। कसले मर्दा भोके लग्यो रधन, यही धरती को यही रहन्छ, यही धरती को यही रहन्छ, तर पनि मान्छे तेरो पुनः स्वागत छ तपाईँलाई कार्यक्रममा। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम नमेटिने याद, रेडियो देउराली 101 मेगाहर्जबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। याद राख्नुहोस्, आएको मान्छे सधैँ सँगै बस्दैन, केही क्षणको लागि सपना देखाउन आएको हुन्छ ऊ, अनि निकै टाढा जान्छ एक दिन सदाका लागि छोडेर, सायद समयसँगै हारेको हुन्छ उसले। हो, त्यसैले पनि हामी कार्यक्रमको अन्त अन्तमा छौँ। आजको कार्यक्रम यहीँनिर बिट मार्नुपर्ने बेला आइपुगेको छ र म ढिला नगरी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्न चाहन्छु। र आज एसएमएस अनलाइनमा जम्मा जम्मै 281 एसएमएस हामीलाई प्राप्त भए, एसएमएस पठाउने सबैलाई धन्यवाद, सँगसँगै बधाई छ। पुरुषोत्तम गेवाली पटौटी अर्घखाँसीको साथी, त्यसै गरी अर्को साथी हुनुहुन्छ सदीक्षा पौडेल धनसौर अर्घखाँसीको साथी। तपाईँ दुवैजनालाई बधाई। तपाईँले पाउनु भएको छ एनटिसी गुरु सही बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ डिभर्ना सु सेन्टर र एलपी मासु पसल, जहाँको प्रोपाइटर हुनुहुन्छ कमन नेपाली र कौशिला नेपाली। डिभर्ना सु सेन्टरको प्रोपाइटर हुनुहुन्छ, त्यसै गरी एलपी मासु पसलको प्रोपाइटर हुनुहुन्छ पुरन वर्मा, जुन सन्धिखर्क छ शान्ति बगैँचामा अवस्थित छ। तपाईँले त्यहाँ गएर सेवा लिन सक्नुहुनेछ। र आज फोन सम्पर्कमा आएर साथी कृष्ण भाषण गर्ने तपाईँमध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ, र विजेता साथीले पाउनुहुनेछ एनटिसी गुरु सही बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जसको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी, र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9800106036। र हामी कार्यक्रमको अन्त अन्तमा समय तिनजेलसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद। कसै कसैले पहिलोपटक पो सुन्नुभयो कि कार्यक्रम, तपाईँलाई विशेष आभार। त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ, फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ, यो हप्ता पनि तपाईँको फोन लागेन, अर्को हप्ता तपाईँको पालो, प्रयास गर्नुहोला। र त्यसै गरी तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz, मीडिया सोक, सन्धि खर्क, अर्घखाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/deuralinamethineyad, र मेरो व्यक्तिगत पेज facebook.com/mahesh bhushal gazalsingar। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.deepsansar1k.blogspot.com, www.hamrodharampani.blogspot.com, www.netramarasini.blogspot.com र www.shaligram1k.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै तपाईँ यो कार्यक्रम नमिटिने याद रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। सायद भोलितिर हामीले फेसबुक र ब्लगहरूमा राख्नेछौँ यो कार्यक्रम। यतिन्जेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी लक्ष्मण घिमिरेप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक जिम रोनको यो भनाइ छोड्दै म महेश भूषाल पनि अर्को हप्तासम्मको लागि अझै भन्न चाहन्छु। अँध्यारोमा बाटो बनाउनको लागि बत्तीको एउटा सानो उज्यालो नै काफी हुन्छ, तर अल्छी र कमजोर व्यक्तिले दिउँसोको उज्यालोमा पनि बाटो खोजिरहन्छ। प्रसिद्ध दार्शनिक जिम रोनको यो भनाइसँगै जान्छु। प्रेम सफल बनाउने भगवान होइन, जवानीलाई बेच्ने त्यो जवान होइन, धोका खाने धोका दिने दुवै उस्तै हुन्, दुईमध्ये कुनै पनि महान होइन, दुईमध्ये कुनै पनि महान होइन। हवस् जान्छु, नमस्कार। जोखी नापी बेचन माया बोलाएको दुनिया, जोखी नापी बेचन माया। दल दल भसाएर मजा लुटने